साल पनि आइपुग्यो होला घुमी घुमी दसैँ र तिहार यो साल पनि आइपुग्यो होला घुमी घुमी दसैँ र तिहार लाउन पाइन फुलटेका जमरा लाउन पाइन फुलटेका जमरा कस्तो रहेछ अभागी निधार कस्तो रहेछ अभागी निधार मर्सिरी धुन तिहारमा भैलो तिहारमा भैलो सँगै गाउँदै पुगे होलान् मेरै घरको दैलो मेरै घरको दैलो दसैँ आउँदा मर्सिरी धुन तिहारमा भैलो तिहारमा भैलो सँगै गाउँदै पुगे होलान् मेरै घरको दैलो मेरै घरको दैलो भयो मलाई सधैँभरि परदेशको बास भयो मलाई सधैँभरि परदेशको बास अहिले पनि हराइसक्यो घर फर्किने आशा अहिले पनि हराइसक्यो घर फर्किने आशा यो साल पनि आइपुग्यो होला घुमी घुमी दसैँ र तिहार पाली फूल ढक मक फूल ढक मक बैनेरी बाटो हेरद पर्लिन कमक पर्लिन कमक फूल होला मखमली फूल ढक मक फूल ढक मक बैनेरी बाटो हेरद पर्लिन कमक परिणाक मक रुँदै रुँदै नागा सब फुल्टी पेरा माला रुँदै रुँदै नागा सब फुल्टी पेरा माला यसपाली नि पोहरको झै ओइलिएर जाला यसपाली नि पोहरको झै ओइलिएर जाला यो साल पनि आइपुग्यो होला घुमी घुमी दसैँ र तिहार